चलिए जी, रुकू के मेन पॉइंट्स लिखते हैं। चार मेन पॉइंट्स हैं। पहला पॉइंट है पैदाइश। इसमें तीन बातें हैं। हजरत मरियम अलैहिस्सलाम नेक खातून, इबादत गुजार और यकसू थी। हजरत ईसा अलैहिस्सलाम की पैदाइश की खुशखबरी अल्लाह ताला ने फरिश्ते के जरिए दी। हजरत ईसा अलैहिस्सलाम का नाम अल्लाह ताला ने खुद रखा। इनका नसब माँ से चलाया। दूसरा पॉइंट है खसूसियात। इसमें आठ बातें। दुनिया और आखरत में मुअज्जज़ होगा अल्लाह ताला का मुकर्रब बंदा, गहवारे में बात करने वाले, बड़ी उम्र में कलाम करने वाले। सालेहीन में से थे। तौरात और इंजील का इल्म रखने वाले थे। किताब और हिकमत की तालीम पाने वाले थे। पहला बनी इसराइल की तरफ रसूल बनाकर भेजे गए। तीसरा मेन पॉइंट है मोजेजात। चार इसमें भी पॉइंट्स हैं। अल्लाह ताला के हुक्म से परिंदे बनाते थे। मादरजाद अंधे और कोढ़ी को अच्छा कर देते थे। मुर्दों को अल्लाह के हुक्म से जिंदा करते थे। लोग जो खाते और जो जखीरा करते वो बता देते थे। चौथा मेन पॉइंट है दावत। इसमें भी सात पॉइंट्स हैं। खुदा खौफी और इताते रसूल। हजरत ईसा अलैहिस्सलाम ने कहा कि अल्लाह मेरा भी रब है और तुम्हारा भी, यानी मैं अल्लाह नहीं हूं। यही सिराते मुस्तकीम है, सीधा रास्ता। असल दीन यही है। हजरत ईसा अलैहिस्सलाम की दावत का अमूमी तौर पर इनकार कर दिया गया। हवारियों ने शहादते हक के लिए मदद करने का ऐलान कर दिया। यहूदियों ने मकर किया। अल्लाह ताला ने तदबीर इख्तियार की। आसमान पर जिंदा उठा लिए गए। चलिए पसंदीदा रवैये लिखते हैं। सजदा करना, रुकू करना, इबादत में हमेशगी इख्तियार करना। किसी अच्छे काम का फैसला अगर ना हो सके तो बगैर कोई शर्त कायम किए कुर्रा अंदाजी करना। सालेह बनना। किताब और हिकमत सीखना। ईमान लाना। अल्लाह से डरना। उसकी इताअत करना। अल्लाह की इबादत करना। اللہ کے راستے میں مدد طلب کرنا جہاں بھی ضرورت ہو، اللہ کے راستے کی دعوت کو قبول کرنا، ناپسندیدہ رویے دیکھتے، جھگڑا کرنا، کفر کرنا، مکر کرنا۔ ہمارے لیے عمل کی یہی بات ہے کہ سب پسندیدہ رویوں کو اپنے اندر لانا ہے، ناپسندیدہ کو نکالنا ہے، اس بات کا پختہ عزم کرنا ہے کہ شہادت حق کی گواہی دینی ہے انشاءاللہ، اللہ کے راستے میں جہاں ضرورت ہو وہاں اپنی خدمات پیش کرنی ہے، اور اپنا محاسبہ بھی کرنا ہے، کیا میں اپنی زندگی کو مثالی زندگی بنانا چاہتی ہوں، کیا میں اس کے لیے کوشش کر رہی ہوں، کیا دین اور اس کی نشر و اشاعت کا کام مجھے اپنی زندگی سے عزیز تر ہو گیا ہے۔ اللہ تعالیٰ ہمیں بہترین کام کرنے والا بنا دے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ إِنَّ اللَّهَ اصْطَفَاكِ وَطَهَّرَكِ وَاصْطَفَاكِ عَلَى نِسَاءِ الْعَالَمِينَ يَا مَرْيَمُ اقْنُتِي لِرَبِّكِ وَاسْجُدِي وَارْكَعِي مَعَ الرَّاكِعِينَ ذلك من أنباء الغيب نوحيه إليك وما كنت لديهم إذ يلقون أقلامهم أيهم يكفل مريم وما كنت لديهم إذ يختصمون إذ قالت الملائكة يا مريم إن الله يبشرك بكلمة منه اسمه المسيح عيسى بن مريم وجيها في الدنيا والآخرة ومن المقربين ويكلم الناس في المهد وكهلا ومن الصالحين قالت رب أنى يكون لي ولد ولم يمسسني بشر قال كذلك الله يخلق ما يشاء إذا قضى أمرا فإنما يقول له كن فيكون ويعلمه الكتاب والحكمة والتوراة والإنجيل ورسولا إلى بني إسرائيل أني قد جئتكم بآية من ربكم أني أخلق لكم من الطين كهيئة الطير فأنفخ فيه فيكون طيرا بإذن الله وأبرئ الأكمه والأبرص وأحيي الموتى بإذن الله وأنبئكم بما تأكلون وما تدخرون في بيوتكم إن في ذلك لآية لكم إن كنتم مؤمنين ومصدقا لما بين يدي من التوراة ولأحل لكم بعض الذي حرم عليكم وجئتكم بآية من ربكم فاتقوا الله وأطيعون إن الله ربي وربكم فاعبدوه هذا صراط مستقيم فلما أحس عيسى منهم الكفر قال من أنصاري إلى الله قال الحواريون نحن أنصار الله آمنا بالله واشهد بأننا مسلمون ربنا آمنا بما أنزلت واتبعنا الرسول فاكتبنا مع الشاهدين ومكروا ومكر الله والله خير الماكرين